जब मानिसको मनमा भावनाहरूको मनन हुन थाल्छ अनि जन्मन्छन् सृजनशील व्यक्तिहरू, मूल्यमा माया, मूल्यमा माया तोकिने भए सलाम जिन्दगीलाई, पैसामा माया जोखिने भए सलाम जिन्दगीलाई, तिम्रो मेरो एकापसमा नजर ठोकिने भए सलाम जिन्दगीलाई, सलाम जिन्दगीलाई। ओजस्वी शाब्दिक भावहरू पोखिन्छन् जब, बनेर सिर्जना नमेटिने रहेछ साहित्यिक प्यास, लाग्दैछ तिर्सना। तपाईँका तिनै सिर्जनाहरू सधैँका लागि जीवन्त रहन्छन्, तिनै जीवन्त रचनाहरूमा हामी आवाज बढ्छौँ कार्यक्रम मेरो रचनामा, मात्र रेडियो अर्पण 104.5 मेगाहर्जमा हरेक साताको आइतबार बिहान 9 बजेको नेपालवाणी समाचार पछि कार्यक्रम मेरो रचना सुन्न नभुल्नुहोला। बाँचेर पनि यहाँ मर्नुको के अर्थ, बाँचेर पनि यहाँ मर्नुको के अर्थ, माया लाएर यहाँ छोड्नुको के अर्थ, बाँचेर पनि यहाँ मर्नुको के अर्थ, माया लाएर यहाँ छोड्नुको के अर्थ, जुनी जुनी सँगै जिउने बाटोहरू मोडिदिन्छन्, जुनी जुनी सँगै जिउने बाटोहरू मोडिदिन्छन्, समाएका हातहरू बिचैमा छोड्नुको के अर्थ, माया लाएर यहाँ छोड्नुको के अर्थ, सुन्दर सपना तिमलाई पाउने इच्छाहरू मेरा, सुन्दर सपना तिमलाई पाउने इच्छाहरू मेरा, बिचै बिना अर्थ युसरा पिउनुको के अर्थ, बिना अर्थ युसरा पिउनुको के अर्थ, बाँचेर पनि यहाँ मर्नुको के अर्थ, माया लाएर यहाँ छोड्नुको के अर्थ, बाँचेर पनि मर्नुको के अर्थ, माया लाएर छोड्नुको के अर्थ, माया बाटोहरू बिचैमा मोडिन्छ। साहित्यिक अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइमा रहनुभएका तपाईँ सबै सबैलाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौं। दर्पण पारीका अननीय मित्र रिजन केसीसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र। सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज। सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np र www.radioarpan.blogspot.com पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम मेरो रचनाको यो बसाई लिएर हामी आउने गर्छौं हरेक साताको आइतबार बिहान 9 बजेको नेपाल वाणी समाचारपछि करिब करिब 10 बजेसम्म यो बसाई बस्नको लागि आउने गर्छौं। यो बसाईमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनहरू वाचन गर्ने गर्छौं, तपाईँकै जीवन्त भावनाहरूमा आवाज मिसाउने गर्छौं। आज पनि सोही क्रममा उपस्थित भइसकेको छु। शुरूआतमा मैले एउटा रचनालाई जोडे, बाँचे र पनि यहाँ मर्नुको के अर्थ, माया लाए र यहाँ छोड्नुको के अर्थ, जुनी जुनी सँगै जिउने बाचाहरू तोडिन्छन्, समाएका हातहरू छोड्नुको के अर्थ। वास्तवमा पनि हो, आफूले माया गरिसकेपछि आफूले दिलमा सजाएको त्यो मान्छेलाई दिलमा राखिसकेपछि छोड्नुको अर्थ पनि त हुँदैन नि, होइन र मित्र? र तपाईँलाई थाहा छ, मलाई थाहा छ, त्यो सुन्दर सपना तपाईँ र मैले बुनिराखेको हुन्छ, त्यो सुन्दर सपना बुन्दा बुन्दै कति इच्छाहरू हाम्रा त्यसै मरेर जान्छन्, अनि त्यही शराब न बिना नशा पिउनुको पनि अर्थ हुँदैन। यस्तै यस्तै रचना थियो, रचना तपाईँको बीचमा मैले वाचन गरेँ र आज पनि तपाईँकै रचनाहरू मेरा पुल्टाभरि छन् र कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लग स्पोटहरूमा सुनेर साथ दिन सक्नुहुनेछ। चिसापानी नेपाल .blogspot.com त्यसै गरी मोहन बिहानी .blogspot.com र रेडियो अर्पण .blogspot.com पनि कार्यक्रम मेरो रचनालाई तपाईँले जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। र कार्यक्रममा हामी रहिराखेका छौँ तपाईँका रचनाहरू आज पनि धेरैभन्दा धेरै छन् मेरो पल्टाभरि। तपाईँ रचना कोर्नुहुन्छ, सिर्जना कोर्नुहुन्छ र तपाईँका हातहरू ती सिर्जनाहरूमा चलिराखेका छन् भने तपाईँले आफ्ना सिर्जनाहरू कार्यक्रम मेरो रचनाको ठेगानामा प्रेषित गर्न सक्नुहुनेछ। कार्यक्रम मेरो रचना रेडियो अर्पण 104.5 मेगाहर्ज रत्नगर 1 बकुलर चोक चितवन। सँगसँगै तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ, इमेलको लागि rgdipendra123@gmail.com र तपाईँले फेसबुकमा पनि आफ्ना रचनाहरूलाई प्रेषित गर्न सक्नुहुनेछ। मेरो रचनालाई तपाईँले आफ्नो फेसबुक पेजमा सर्च गर्नुभयो भने मेरो रचनाको लाइक पेज सँगसँगै फेसबुक पेज पनि भेट्नुहुनेछ। त्यहाँ आफ्ना रचनाहरूलाई पठाउनुभयो भने अवश्य तपाईँका रचनाहरू म कहाँ आइपुग्नेछन्। त्यसै गरी तपाईँको रचनालाई ढिलो नगरिकन अब अगाडि जोड्न चाहन्छु। मेरो हातमा गजल छ, राजु आचार्यदीप चितवन काउलेदेखि पठाउनु भएको, उहाँको रचनालाई अगाडि जोड्छु यो समयमा रहेर। तिमीले घरतिर कुरा मिलाएपछि विवाहका पक्का चोली सिलाएपछि, तिमीले घरतिर कुरा मिलाएपछि विवाह पक्का चोली सिलाएपछि, सबै हाम्रो मिलन चाहन्छन् अहिले, सबै हाम्रो मिलन चाहन्छन् अहिले, के भन्लान् खोइ ढिलाएपछि विवाह पक्का चोली सिलाएपछि। चिटिक्क हुनेछन् मनको फुलबारी, चिटिक्क हुनेछन् मनको फुलबारी, स्नेहको कोदालोले जिलाएपछि तिमीले घरतिर कुरा मिलाएपछि। जुनलाई साक्षी राख पाए राम्रो, जुनलाई साक्षी राख्न पाए राम्रो के अर्थ हुन्छ तारा बिलाएपछि विवाह पक्क चोली सिलाएपछि टुट्ने छैन यो मनमुटुको सम्बन्ध टुट्ने छैन यो मनमुटुको सम्बन्ध एकअर्कामा माया ढिलाएपछि तिमीले घरतिर कुरा मिलाएपछि विवाह पक्क चोली सिलाएपछि तिमीले घरतिर कुरा मिलाएपछि निकै सुन्दर रचना आफ्नो त्यो विवाहका कुराहरू आफूले मन पराएको मान्छे आफूले दिलमा सजाएको मान्छेलाई आफूले विवाह पक्क गरेपछि चोली सिलाएपछि विवाह पक्क हुने कुराहरू अनि त्यसै गरी मनको फुलबारीमा चिटिक्क देख्दाखेरि कस्तो होला त्यो स्नेहको कोदालो जिलाएपछि भन्ने कुराहरू हुँदै थियो रचनामा राजु आचार्य दिपजीलाई धेरै धेरै धन्यवाद छ यो रचनाको लागि उहाँले कौलेदेखि पठाउनु भयो आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना वाचन गर्न पाइराखौँ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु नेत्र अविरलजीले ताप्लेजुङ खोपलिङदेखि हाल उहाँ बारायणमा हुनुहुन्छ उहाँको रचनालाई पनि अगाडि जोड्छु लाखौं लाखमा मदनहरू बेचिरहेछन् लाखौं लाखमा मदनहरू बेचिरहेछन् अनि आज ती गर्दनहरू बेचिरहेछन् प्रवासको बन्द कोठा भित्र आज प्रवासको बन्द कोठा भित्र आज विचलितमा मुन मदन बदनहरू बेचिरहेछन् अनि आज ती गर्दनहरू बेचिरहेछन् गरीबको रहदानीसँगै बाध्यतामा गरिबीको रहदानीसँगै बाध्यतामा आफ्नो खुसीको गगनहरू बेचिरहेछ अनि आज ती गर्दनहरू बेचिरहेछ अरूको सिको नाको गर्दै आफ्नै ती अरूको सिको नाको गर्दै आफ्नै ती संस्कृति र रहन सहनहरू बेचिरहेछन् लाखौं लाखमा मदनहरू बेचिरहेछन् अनि आज ती गर्दनहरू बेचिरहेछन् लाखौं लाखमा मदनहरू बेचिरहेछन् धेरै धेरै धन्यवाद दिन चाहन्छु नेत्र अभिरलजीलाई पनि यो सुन्दर साथको लागि सुन्दर रचनाको लागि त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मनोज भट्टराई तेह्रथुम नेपाल हाल दक्षिण कोरियामा हुनुहुन्छ उहाँ दक्षिण कोरियादेखि उहाँले यो रचनालाई पठाउनु भएको छ उहाँको रचनालाई पनि अगाडि जोड्छु हेरेर मलाई फरक फर्केर गइन् सानु हेरेर मलाई फरक फर्केर गइन् सानु किन हो मसँग झरक्क झर्केर गइन् सानु वास्तवमै पनि आफ्नो त्यो मायालु झर्केर गएका कुराहरू आफ्नो मायालुले एकटक फरक्क फर्केर हेर्दा कपालहरूलाई समेटिएको छ रचनामा हेरेर मलाई फरक्क फर्केर गइन् सानु किन हो मसँग झरक्क झर्केर गइन् सानु अचम्म लाग्छ उनको यो चाल देख्दा अचम्म लाग्छ यो उनको चाला देख्दा अर्कैको हात समय लरक्क लर्केर गइन् सानु किन हो मसँग झरक्क झर्केर गइन् सानु छेक्न खोजे बाटो के गर्यौ सानु भनी छेक्न खोजे बाटो के गर्यौ सानु भनी छोट पागल भन्दै तर्क तर्केर गइन् सानु किन हो मसँग झरक्क झर्केर गइन् सानु के देख्नु पर्यो यी निर्दोष आँखाले के देख्नु पर्यो यी निर्दोष आँखाले घाउ पारी नुन त्यसैमा छरक्क छर्केर गइन् सानु किन हो मसँग झरक्क झर्केर गइन् सानु के नाउँ दिउँ उसको यो सस्तो प्रेमलाई के नाउँ दिउँ उसको यो सस्तो प्रेमलाई नाङ्गो रूप देखाए मरक्क मर्केर गइन् सानु किन हो मसँग झरक्क झर्केर गइन् सानु हेरेर मलाई फरक्क फर्केर गइन् सानु किन हो मसँग झरक्क झर्केर गइन् सानु आफ्नो मायालु झर्केर गएका कुराहरू हुँदै थियो रचनामा निकै सुन्दर रचना मनोज भट्टराईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु इन्टरनेटमा सुन्छु भन्नुहुन्छ उहाँले धेरै माया गर्नुहुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो साथ यो माया अनन्त कालसम्म रहिरहोस् तपाईँ र मेरो हामी सबैको र कार्यक्रम मेरो रचनाको बसाइमा तपाईँको रचनाहरूलाई वाचन गरिराखेका छौँ यो समयमा रहेर त्यस्तै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु कृष्ण कालेजीले रुद्रपुर साथदेखि पठाउनु भएको छ उहाँको रचनालाई अगाडि जोड्छु यसकारण शून्यता छाएको हुनुपर्छ यसकारण शून्यता छाएको हुनुपर्छ तिमी मेहे फिल्ममा नाएको हुनुपर्छ पक्कै हलचल मचै मचाउँथ्यो त्यो मुटुमा पक्कै हलचल मचाउँथ्यो त्यो मुटुमा मेरो मायाको प्रवेश नआएको हुनुपर्छ तिमी मेहे फिल्ममा नआएको हुनुपर्छ होइन भने औषधिले किन भेटेन उसलाई होइन भने औषधिले किन भेटेन उसलाई तिम्रै याद घाउ भने चराएको हुनुपर्छ तिमी मे फिल्ममा नआएको हुनुपर्छ ऊ पनि ठाउँका ठाउँ बेहोस भयो हेर ऊ पनि ठाउँका ठाउँ बेहोस भयो हेर तिमीले उसँग नि नजर जुदाएको हुनुपर्छ तिमी मेहे फिल्ममा नआएको हुनुपर्छ, पल्लो घरे कान्छो झै नबनौस भनेर, पल्लो घरे कान्छो झै नबनौस भनेर आमाले मलाई विदेश पठाएको हुनुपर्छ, तिमी मेहे फिल्ममा नआएको हुनुपर्छ, यसकारण शून्यता छाएको हुनुपर्छ, तिमी मेहे फिल्ममा नआएको हुनुपर्छ। रुद्रपुर सातदेखि कृष्ण कालीजीले यो रचनालाई पठाइदिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। प्रिय मित्र, यो बसाइमा रहेर तपाईँको रचना सँगसँगै अर्को सुमधुर साङ्गीतिक वासलाई अगाडि जोड्छु, कार्यक्रम सुन्दै गर्नुहोला। मनको शिविरबाट मन उडेको छ, मनको शिविरबाट जिन्दगी अझै बुझ्नु छ दुःख पीरबाट, मन उडेको छ मनको शिविरबाट जिन्दगी झैँ अझै बुझ्नु छ दुःख पीरबाट, तिमीले मित्रताको परीक्षा लिन्छौ भने मुटु झिकी लैजाऊ यार शरीरबाट, जिन्दगी अझै बुझ्नु छ दुःख पीरबाट, वर्षौंदेखि दियो बाली पर्खामा बस्तानी, वर्षौंदेखि दियो बाली पर्खाइमा बस्तानी, श्रीमान फर्किएन अझै कश्मीरबाट, मन उडेको छ मनको शिविरबाट, आमा बुबालाई घरबाट निकालेर, आमा बुबालाई घरबाट निकालेर ऊ ढुङ्गा पुजेर फर्कन्छन् मन्दिरबाट, जिन्दगी अझै बुझ्नु छ दुःख पीरबाट, यहाँ रोज महँगीले मान्छे खाएपछि, यहाँ रोज महँगीले मान्छे खाएपछि कसरी छोराछोरी पालौँ जागिरबाट, मन उडेको छ मनको शिविरबाट, जिन्दगी अझै बुझ्नु छ दुःख पीरबाट, जिन्दगी अझै बुझ्नु छ दुःख पीरबाट। मुक्त उदास चितवनका सर्जक हुनुहुन्छ उहाँ, उहाँको रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु। प्रिय मित्र, तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो, रेडियो अर्पण 104.5 मेगाहर्ज, सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np र त्यसै गरी www.radioarpan.blogspot.com बाट पनि विश्वभर एकै साथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रम मेरो रचनाको बसाइमा हामी रहिराखेका छौँ, तपाईँकै रचनाहरूलाई वाचन गरिराखेका छौँ यो समयमा रहेर। त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु। दीप मिलन रुद्रपुर दुई रूपन्देही हाल दोहा कतारदेखि लेख्नुहुन्छ, चिन्दैनन् यार मान्छेहरूले, चिन्दैनन् यार मान्छेहरूले फेरेछन् विचार मान्छेहरूले भोग्दैछु गरेको पिछु पछाडि भोग्दैछु गरेको पिछु पछाडि छुराको प्रहार मान्छेहरूले फेरेछन् विचार मान्छेहरूले किन गर्छन् होला सोचिरहेछु किन गर्छन् होला सोचिरहेछु चेलीको व्यापार मान्छेहरूले फेरेछन् विचार मान्छेहरूले मिल्ने भए भाग्य लेख्ने आफैले मिल्ने भए भाग्य लेख्थे आफैले फोडेर निधार मान्छेहरूले फेरेछन् विचार मान्छेहरूले कुकार्य दैनिक चुलिँदै गयो कुकार्य दैनिक चुलिँदै गयो बिगारी संसार मान्छेहरूले चिन्दैनन् यार मान्छेहरूले फेरेछन् विचार मान्छेहरूले मान्छेका मान्छेले मानवताले विचार फेरेका कुराहरू हुँदै थियो रचनामा दिप मिलनजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर रचनाको लागि त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु मेरो हातमा स्पर्ट जी सन्देश रुद्रपर नौ हरैया रूपन्देहीदेखि पठाउनु भएको रचना छ मेरो दिल टुक्र्याउन कति आए कति गए मेरो दिल टुक्र्याउन कति आए कति गए दिलमा दिल सजाउन कति आए कति गए पत्थर जै भाछ मन समयले ठगेपछि पत्थर जै भाछ मन समयले ठगेपछि कोट्याएर दुखाउन कति आए कति गए दिलमा दिल सजाउन कति आए कति गए जवानीमा नफसेर कहिले फस्ने पिरतीमा जवानीमा नफसेर कहिले फस्ने पिरतीमा यस्तै भनी सम्झाउन कति आए कति गए मेरो दिल टुक्र्याउन कति आए कति गए कोमलती नयनमा म कसरी हराएछु आँखा आँखा जुदाउन कति आए कति गए दिलमा दिल सजाउन कति आए कति गए मेहफिलीमा हरदम कसैलाई खोजिरहेछ मेहफिलिन तताउन कति आए कति गए दिलमा सजाउन कति आए कति गए उनका हर गजलले दिलमा कब्ज जमाएसी अरू गजल सुनाउन कति आए कति गए मेरो दिल टुक्राउन कति आए कति गए दिलमा दिल सजाउन कति आए कति गए निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि स्मार्टजी सन्देशजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यो सुन यस्तै यस्तै सुन्दर रचना पठाउँदै गर्नुहोला त्यसै गरी अर्को रचनालाई पनि वाचन गर्छु खड्ककुवर पोखरा हाल मलेसियादेखि लेख्नुहुन्छ उहाँको रचनालाई पनि अगाडि जोड्छु के छ खबर भने सोध्यो छैन त्यस्तो केही खास के छ खबर भने सोध्यौ छैन केही त्यस्तो खास थाहा छ तिमीलाई म अभागी रोइरहेछु बाह्रैमा घरको छानो टालेपछि चुहिदियो मनको छानो घरको छानो टालेपछि चुहिदियो मनको छानो भिजाइदियो जिन्दगीलाई भएको छ उठीवास थाहा छ तिमीलाई म अभागी रोइरहेछु बारेमा कस्तो कलम थियो दैव मलाई भाग्य लेख्ने दिन कस्तो कलम थियो दैव मलाई भाग्य लेख्ने दिन भुलेछस् त कर्म लेख न बाँचिया जीवन बने दास थाहा छ तिमीलाई म अभागी रोइरहेछु बाह्रैमा हाँसिदिन्छन् दुःख पर्दा कस्तो चलन दुनियाँको छेउमा बस्छन् यही छेउमा बस्छन् दही लिएर जाने जाने बेला सास थाहा छ तिमीलाई म अभागी रोइरहेछु बाह्रैमा मुटुभित्र आगो लाग्दा धड्कनले तेल थप्यो चिहानमै बतास ल्यो अस्तु कुनै छैन आश के छ खबर भरि सोध्यौ छैन त्यस्तो केही खास थाहा छ तिमीलाई म अभागी रोइरहेछु बारेमा वास्तवमै पनि आफ्नो मन रोएका कुराहरू हुँदै थियो रचनामा खड्ककुवरजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर रचनाको लागि त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु मेरो हातमा रचना रहेको छ यो रचनालाई पठाउनु भएको हो जयराम भावुकजीले धदवर्षाद बर्दिया हाल मलेसिया जोहादेखि जोहारदेखि पठाउनु भएको रचना हो उहाँको यो उहाँको रचनालाई पनि अगाडि जोड्छु जुन र ताराको कुरा हुन्छ यहाँ मायालु पाराको कुरा हुन्छ यहाँ मनमुटु मिलेपछि हामी दुवैको संसार सारको कुरा हुन्छ यहाँ जुन र ताराको कुरा हुन्छ यहाँ समाज संस्कार दोषी भएपछि कर्मलाई नै रहरको कुरा हुन्छ यहाँ जुन र ताराको कुरा हुन्छ यहाँ माया ठुलो योगदान हुँदो रहेछ ज्ञानै माराको कुरा हुन्छ यहाँ मायालु पाराको कुरा हुन्छ यहाँ मानवतामा पनि कस्तो घृणा सोच पानीको धारोको कुरा हुन्छ यहाँ जुन र ताराको कुरा हुन्छ यहाँ, समानता त गर्नुपर्छ भन्दै नेताहरू भाषणमा नाराको कुरा हुन्छ यहाँ, जुन र ताराको कुरा हुन्छ यहाँ, मायालु पाराको कुरा हुन्छ यहाँ, मायालु पाराको कुरा हुन्छ यहाँ। निकै सुन्दर रचना, यो सुन्दर रचनाको लागि जयरामजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रिय मित्र, यो बसाइमा रहेर अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु, कार्यक्रम सँगै रहनुहोला। छुट्टै संसार बनाउँछु, हो उनीसँगै घरबार बनाउँछु, सुख दुःखका एकअर्कामा बाँडी, सुख दुःखहरू एकअर्कामा बाँडी, उसैसँग जिउने आधार बनाउँछु, हो उनीसँगै घरबार बनाउँछु, रमाई हर समाए हर यात्रामा हात उनको जिन्दगीसँगै पारग बनाउँछु, मनी अब छुट्टै संसार बनाउँछु, समयले मलाई कहिले जित्न दिएनन्, पराई उनलाई समयको हार बनाउँछु, हो उनीसँगै घरबार बनाउँछु, प्रेमको पानामा सधैँ अमर पक्ष, प्रेमको पानामा सधैँ अमर राख्न, हो मुना मदनको जस्तै प्यार बनाउँछु, मनी अब छुट्टै संसार बनाउँछु, मनी अब छुट्टै संसार बनाउँछु। सुनिल दवाडी, न्यू क्यापिटल कलेज, रत्ननगर भनेर लेख्नु भएको छ उहाँको रचना। सँगसँगै अब भने हामी कार्यक्रमको लगभग अन्त अन्ततिर आइसकेका छौँ। आजको यो साहित्यिक ढुङ्गालाई यही कतै बिसाउने बेला भइसकेको छ, यही कतै किनार लाउने बेला भइसकेको छ। यी तिनजेल सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। रचना पठाएर साथ दिनुहुने सबै सर्जकप्रति आभारी रहे। रेडियोमा इन्टरनेटमा सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धेरै धेरै धन्यवाद। अनि ब्लग स्पोर्टहरूमा वेबसाइटहरूमा कार्यक्रम राखेर सहयोग गरिदिनुहुने सबै मित्रहरूप्रति आभार प्रकट गर्न चाहन्छु। र दर्पण पारिरहेर मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म अनि इन्टरनेटको पहुँच रहेको ठाउँसम्म पुर्याउन साथ दिनुहुने प्राविधिक मित्र रिजन कृषिलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि ओझेल पर्न चाहन्छु। साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ। नमस्कार।